के छोड़ दूँ तिमीलाई मैले कसले भनेर कसले भनेर ल्याएको थिए पृथो बासु पोखियो छल्के पोखियो छल्केर के छ रु मसँग दिउँ कविता छोडेर गरेको थिए त्यही दिउँ भने मेटियो झस्केर ल्याएको थिए गीत यो दिन तिमीलाई भनेर पवन बिचै दिलाई गयो त्यो पनि गाएर के छोड्दु तिमीलाई मैले कसले भनेर कसले भनेर तस्विर थियो मसँग एउटा राखेको खिचेर पुरानो भए त्यो पनि आज गएछ उडेर दिएको थियो मायाले उठी चिन है भनेर त्यो पनि फिर्ता दिउँ के भन्दा गएछ खिएर के छोड्दु तिमीलाई मैले कसले भनेर कसले भनेर